صلی اللہ علیہ وسلم से हर नहीं रहते, बाधा है इनका नाम है जा रहा है। कई दफा जंगलों में और जनाब नबी सल्लल्लाहु के इस्लाम के बाद इनका नाम अली सल्लल्लाहु अलैहि वसल्लम। इनकी कुनियत अबू तुराब अबू हसन से मशहूर थी। लकब इनको जनाब नबी सल्लल्लाहु अलैहि वसल्लम ने दिया था असदुल्लाह इब्राहिम को, अल्लाह का गालिब शेख असदुल्लाह। अली रज़ी अल्लाह अन्हु आपके उस चचे के बेटे हैं जिससे पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इतना अच्छा साथ दिया है। आपके वालिद मोहतरम तो पहले ही मर हो गए थे, फिर आप दादा की मुख्तलिफ की बात किया है आसपास में। फिर जब दादा की वफात हुई तो हजरत तालिब की हिफाजत में आ गए थे, तो अली रज़ी अल्लाह अन्हु के वालिद और ये इतनी मशहूर हुई आप किसी आम बंदे से अगर पूछे ना कि अगर हो रहा है नाम क्या है तो नहीं जाने अबू बकर का नाम पूछेंगे तो नहीं जाने के से मशहूर हो गए। यही बात है अबू तालिब भी कुनियत से इतने मशहूर हुए कि असल नाम लोगों को मालूम नहीं। अबू तालिब का असल नाम अब्दे मनाफ है, अब्दे मनाफ फिर अब्दे मनाफ यानी अबू तालिब का नाम अब्दे मनाफ है तो इनके दादे का नाम भी अब्दे मनाफ है। सुनने पाप के दादे का नाम तो अब्दुल मुत्तलिब है लेकिन आपके चंदों के दादे का नाम अब्दुल मनाफ है और उतारे का नाम अब्दुल मनाफ है। अब्दुल मनाफ रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम का साथ देते रहे और उसी के साथ का बदला क्यों ये बात सल्लल्लाहु अलैहि वसल्लम ने देने की कोशिश की कि दूसरे बच्चे की दूसरे रिश्तेदार में दे रखे थे ये नसीर उल हयात एक तरकीब है तो बदल हो जाए। ये काम से थोड़े से बाजूर थे अबू तालिब, बहुत बड़े कारोबारी हैं यही वजह थी मुर्बन और मक्का मुकर्रम में छोटी सी दुकान की अदर बेचते बस ये कारोबार था। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का साथ देते रहे, अक्सर रिवायात में यही है कि ईमान नहीं आता लेकिन रुकावट नहीं बने साथ देते रहे। हजरत अली रज़ी अल्लाह अन्हु आपसे परवरिश की, आप अम्मी मुसलमान हो गए हजरत अली रज़ी अल्लाह अन्हु की अम्मी का नाम फातिमा बिनते असद है और इत्तेफाक से पहली बीवी का नाम फातिमा बिनते रसूल रज़ी अल्लाह अन्हु। बीवी का नाम भी फातिमा है, अम्मी का नाम भी फातिमा है, अम्मी मुसलमान हो गई थी उसने हिजरत भी की है और मदीना में हुआ। रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ रहते हैं और जैसे आपने इस्लाम का दावा किया तो इनको अभी तब्दील नहीं की थी, इनकी खुद पूछते थे कि क्या हो रहा है, क्या बातें हो रही है, क्या तरीका है। गलत तरीके से काम करा रहा हूं मुसलमान हो गया। भारत में कुछ है दो बातें माना नहीं करें, हमेशा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ और समान से राष्ट्रीय तथा अंतरिक पर यह नाजिल हुई तीसरी वेसन में नाम को नबूवत मिलने के 3 साल हो गए। अब ईरानियां तब्दील शुरू नहीं हुई है तो आप इस सदार को जहां क्या उम्मीदवार उदार के नाम से लोग जमा हो जाते हैं तो दावत आने के बाद जब इस्तेमाल हुआ उनकी ये बात सल्लल्लाहु अलैहि वसल्लम ने अपना तआरुफ कराया और एक शख्स की तबलीग की अपने खानदान को ज्यादा ने मुझे आपकी नदी पर आने में कहे आप लोग ईमान ले आओ तो दस के बाद आ जाओ इसमें है तो आपने बयान के बाद जो ऐलान होता है कि कौन है जो मेरा साथ देगा तो पूरे इस्तेमाल में से कोई भी नहीं होता सिर्फ अली रज़ी अल्लाह तआला होते हैं तीसरी मतलब आपने गुफ्तगू की तबीयत की कोई बात नसीब की और आपका साथ कौन देगा इस्तेदारों में से क्योंकि ये सिर्फ रिश्तेदारों का इस्तेमाल था इसके अंदर वो कसदी के लिए अदरात है तो तीसरी मतलब भी तरतरी इसके खिलाफ बना लोग थे आप लोग ऐसा होगा आप मेरे भाई हो मेरे वारिस हो आप बैठ ये पहला रखा था तरतरी इसके खिलाफ हमेशा साथ रहने की वजह से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की 586 हदीस तकरीबन 600 हदीस के रावी है हजरत अली रज़ी अल्लाह अन्हु और जो भी करीब रहे हैं सफर में हजरत ने घर में एक बच्चे की हैसियत से रहे हालांकि जैसे भाई थे तो जितनी हदीस से आप से वजू के बारे में है सिर्फ वस्तार के बारे में है सुबह शाम उठने के बारे में है लिबास से मुतालिक है तो एक जो घर की हालत होती है उसमें अक्सर हदीस में हजरत अली रज़ी अल्लाह अन्हु बराबर से जब आपके ऊपर हमको काजिल हुआ कि आप हिजरत करें और आप चले जाए नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपने साथ अगर हम कर सके रजी अल्लाह अन्हु की आप हिजरत शुरू की तो अपनी जगह पे आमान में लेकर हजरत अली रजी अल्लाह अन्हु को सुनाया। एक तो वजह ये थी कि आप घर पे आ रही हम आते रहने देने वालों को जानते थे कि घर नहीं रहते और दूसरी वजह ये थी के बारे में आपको अंदाजा था कि बावजूद छोटी उम्र होने के ये बहादुर ज्यादा है आराम से मेरी जगह पे सो जाएंगे और मुतहम्मिल निजाम है। दो बातें जमा हो जाए किसी शख्स में तो वो बहुत बड़ा कीमती आदमी होता है कि बहादुर भी हो और हलीम भी हो और अमूमन जो बहादुर होता है वो जज्बाती निजाम में आ जाता है तो ये हरियत में कोई ऐसी बात हो गई तो ये जवाब दे देंगे हमने की सूरत हुई तो देखते देखते अरत अली रजी अल्लाह अन्हु को हम अपना मिस्टर दिया ये साथ है अरत अली रजी अल्लाह अन्हु और ये बड़े इत्मीनान के साथ सो रहे जैसे कोई कमरे ही हम आते ही हुई है सुबह नहीं किया हमारा नहीं किया और लोगों का बड़ा इस्तेमाल था वो इस फिक्र में थे कि जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बाहर निकलेंगे तो हम हमारा आवर हो जाएंगे तो बार हम सुबह के वक्त से रुके और 3 दिन तक ये हम आते देते रहे 3 दिन आप उधर बारे सौ रहे ये 3 दिन हम आते देते रहे चौथे दिन इन्होंने भी अपना सफर शुरू कर दिया और उधर से भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सफर शुरू हो गया और जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वहां मकाम में पहुंचे तो हर तरीके से अल्लाह ताला के दूसरे दिन पहुंचे चर्चा तो करने के बाद जब मदीना तो रसूल और आपने सबसे पहला काम भाईबंदी का किया सारे सारे बेसहारा हैं, वहां के लिए अपना घर बार छोड़कर आए हैं, न किसी के पास खाने का इंतजाम है, न रहस का इंतजाम है, न कुछ। तो आपने भाईबंदी भी कि ये शख्स फलां के अंसारी के पास रहेगा, ये फलां अंसारी के पास रहेगा। सबसे बड़ा कारण ये कि उस जमाने में जो जंग होती थी उसमें पहलवान सबसे पहले, एक एक पहलवान सबसे पहले ललकार था कि हमारे मुकाबले में हो जाए। सबसे पहली जो मुसलमान पहली इस्लामी जंग बदल है, उसमें जब सारी संपत्ति हो गई तो मुसलमान की तरफ से सबसे पहला जो बहादुर शख्स मैदान अमल से निकला है वो हजरत अली रजी अल्लाह अन्हु। और उन्होंने लफ्ज को कहा कि हर भी मुवारिस शर्मिंदगी है, हार है हमारी, सिल्लत है कि हम एक लड़के के मुकाबले में निकले, कोई और बड़ा बहादुर हमारी तरफ से सामने आना चाहिए। इससे क्या गर्ज है कि लड़का हो, नौजवान हो, बड़ा हो, बूढ़ा हो, मैं मुकाबले में निकला हूँ इसने रसूल सल्लल्लाहु अलैहि वसल्लम से आ रहा हूँ। चुनाचे शैबा को रुकमान बड़े आपके दुश्मन थे, उनमें से शैबा को हजरत अली रज़ी अल्लाह अन्हु ने कत्ल किया, फिर उसके बाद जंग शुरू हो गई गज़वा बदर। गज़वा बदर में खुसूसी दूसरी एजाजी सूरत हजरत अली रज़ी अल्लाह अन्हु की है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा बनाने का दुपट्टे को झंडा बनाने की तजवीज दी और उसको लाठी के ऊपर बांधा, और फिर वो झंडा हजरत अली रज़ी अल्लाह अन्हु को दिया कि आप ये झंडा लहराएंगे मारने के दुपट्टे बाद। ये मौलाना खुद रहमान साहब की जमात का जो झंडा है ना काली और सफेद रंगियों वाला, यही वो झंडा है हजरत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा के दुपट्टे का नक्शा, जी काली और सफेद धारीदार उनकी आयशा का दुपट्टा था जिसको झंडा बनाया गया इसको शादी उस वक्त आपकी उम्र 23-25 साल की थी, यह आपकी छोटी साहबजादी है। सहना रज़ी अल्लाह अन्हा आपकी साहबजादी, अबुल आस वो ही के निकाह में आई जिससे आपकी नवासी उमामा है जो भी जिक्र करूं उसमें आपका नवासा आई है। फतेह मक्का के दिन आपके कंधे के ऊपर जो बच्चा सवार था वो अली बिन अबुल आस था, आपका नवासा जो ज़ैनब रज़ी अल्लाह अन्हा से था। बस दोस्तों एक मजा ऐसी थी कि खानदान रसूल में से दुनिया ने सिर्फ दो को ही समझा है, एक अली है और एक फातिमा है, और बाकी मुसलमान सुनियों में इस चीज को समझने की कोशिश करते हैं। अभी रसूल का शादी हिजरी में हजरत फातिमा रज़ी अल्लाह अन्हा के अपने निकाह के बारे में हजरत उमर सिद्दीक ने जब दरखास्त थी بس ابو بکر نے پوچھا کہ آپ کو سرکار نے کیا جواب دیا, تو بتایا کہ میرے سوال کا جواب نہیں ہوا, صرف یہ فرمایا تھا رہا ہوتا اور اب آپ عربی زبان میں کہتے ہیں اچھی بات اچھی بات. تو یہ جنرل اس کے ڈاکٹر کو نہیں سمجھے میں ہمارا ہوتا. حضرت بکر صدیق رضی اللہ تعالیٰ نے بتایا کہ علی آپ تیاری کرو, آپ کا نکاح حضرت فاطمہ رضی اللہ تعالیٰ سے ہو جائے. لیکن یہ اپنے یہاں سے ایک مجلس میں صحابہ کرام رضی اللہ تعالیٰ نے خصوصاً یہ بڑے حضرات موجود تھے, کیا فرمایا کہ علی میں آپ کی بیٹی کا رشتہ آپ کو دینا چاہتا ہوں. اب اس میں گواہ ابو بکر اور عثمان, دنیا ساری مانتی ہے کہ فاطمہ علی کی بیوی ہے لیکن گواہوں کو نہیں مانتی, گواہوں کو چھوڑ دیتے, گواہوں کو لگا کیا آپ کیا سمجھتے ہیں. ابو بکر عمر عثمان اور دیگر صحابہ کرام رضی اللہ تعالیٰ گواہ ہیں, آپ نکاح پڑھا رہے ہیں حضرت فاطمہ بیٹی کا حضرت علی کے ساتھ. آپ نے فرمایا علی مان لو, کیونکہ عمر کو سبق دینا تھا, ورنہ آپ کے وہ بھلے رہتے ہیں نا علی, آپ کو تو سب کچھ پتا ہے کہ علی کے پاس کیا ہے. لیکن یہاں سے سبق دینا ہے عمر کو اس طریقے سے نکاح ہوتا ہے, یہ طریقہ ہے. اور جو شخص بھی دوستو ان تقریبات کی سننے سے جتنا قریب ہوگا وہ اتنا دنیا آخرت بھی وہ سکون ہوگا, اور جتنا جو پورا مان بھی جائے گا آدھا لائن بھی جائے گا آپ کرنے سے اپنے آپ کو بچائے گا اتنا دنیا آخرت میں وہ پریشان ہو جائے. سنت کے برکت ہے, سنت میں نور ہے, سنت میں اللہ کی محبت ہے, نبی کی محبت ہے, سنت میں سب کچھ ہے. اسلام مسلمانوں میں تو سنت میں سب کچھ ہے, لیکن تم کرے بھول ہوا اور تب یوں نہیں ہوئے بھول ہوا ایسا محبت کر کے میرے محبوب بنوبر کی اتباع کرو, میں تمہیں پسند کروں گا, تم مجھے پسند کرو گے. اللہ کہتا آپ نے بتایا علی مان لو, آپ کو کچھ نہیں ہے. آپ سوچو مان لو ہے اب دے دکا ہے گواہ کتاب و قبول, گواہ کتاب و قبول اور مہان چیزیں تو چلتے ہیں خود وسنت ہے جو بھی چیز تو کہا ہم گھر دے میرے ملکیت میں ایک تلوار ہے اور ایک سرا ہے, تو آپ نے فرمایا تلوار تو جہاد کا آدھا ہے, یہ اپنے گھر میں رکھو تو سرا کے بغیر بھی جہاد ہو جاتا ہے, تلوار کے بغیر جہاد نہیں ہوتا. تو سرا بیچ دو, بیچنے کے لیے چلے گئے, اللہ کا نظام دے راستے میں حضرت عثمان غنی رضی اللہ عنہ وہ بھی اس مجلس میں آئے, کچھ آپ کہاں جا رہے ہو کہاں نکاح ہونے والا ہے حضرت فاطمہ کے ساتھ, سرکار نے فرمایا ہے نکاح کی رقم لاؤ اور صرف بیچ جاؤ, صرف بیچنے جا رہا آپ, آپ کتنے کی بیچتے ہو کہاں, اتنی قیمتی تو نہیں ہے چار پانچ سو درم چار سو درم اس طریقے سے. باپ نے کہا نتیجہ اس گردہ پر میں تو کہا نہیں تو حضرت عثمان نتیجہ اس گردہ پر میں نہ ساڑھے چار سو درم بھی مجھے دیتے ہو اتنی مہنگی نہیں ہوتی چرا, وہ بھی سمجھ گئے تھے نا باپ, اور عثمان تو عثمان غنی ہے کہا ساڑھے چار سو درم کی یہ مجھے دیتے ہو, کہا ٹھیک ہے آپ دیکھو ساڑھے چار سو درم عثمان نے علی کو دے دیے, کہا آپ ہمارے چھوٹے ہم سب چھوڑا آپ کا کیا کرتے ہیں یہ جملہ کام پر عثمان غنی رضی اللہ عنہ دنیا کہتی ہے آپ کی ایک ہی بیٹی ہے اور بیٹے نہیں, تو پر عثمان غنی رضی اللہ عنہ کہا آپ کا کیا کرتا ہوں آپ میرے چھوٹے ہم سو ساڑھے چار سو درہم کی آپ سے سرا لے رہا ہوں, چار ساڑھے چار سو درہم دے دیے سرا عثمان غنی نے لے لی, کہا علی آپ سمجھو میں اگر کوئی ہدیہ دینا چاہوں تو ہدیہ قبول کرنا سنت ہے, یہ لوگ ذرا آپ کو ہدیہ ہیں ذرا بھی واپس اور پیسے دے دیں. رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے عرض کیا حضور پڑھا کر خریدتا صرف واپس کر دیا. آپ نے فرمایا آسمان بھی تو اسی طرح کیا سنکار نہ. پھر بلال کو بھیجا کہ جاؤ بلال نے 50 درہموں کی خوشبو اس طرح کی چیزیں کو سمجھ بتا. میں کئی دفعہ بتا سکتا ہوں کہ آپ کا منشی بھی تھا, وزیر خزانہ بھی تھا, بلال میزبان بھی تھا, اس لیے تو جھونپڑا لگا کے بیٹھ رہا وہاں نبی پاک صلی اللہ علیہ وسلم کے جہاں پر اس کا جھونپڑا تھا نا, اس جگہ پر مسجد نبوی کے دروازے کا نام باب بلال ہے. یہاں ادھر جھونپڑا کرتے لگا کے بیٹھ. ایک دفعہ پروگرام شادی کا بنایا تھا, حضور میں شادی نہیں کروں گا, اس نعمت سے معروف ہو جاؤں گا کہ جب آپ تشریف لاتے ہیں خام کا انتظار ہوتا ہے, اس سے معروف ہو جاؤں گا, مجھے شادی کی کوئی خواہش نہیں. آپ کی دنیا سے رخصتی کے بعد بلال نے شادی, اور وہ بھی مدینہ میں رہ نہیں سکتے تھے, پریشان گئے ہوئے تھے کہ بات تو ہم ان شاء اللہ عرض کریں. بلال کو خوشبو کے لیے بھیجا کہ آپ خوشبو لے کے آؤ, میرا پروگرام مرتب ہو رہا ہے. تو 400 درہم حضرت فاطمہ رضی اللہ تعالی عنہ کے ساتھ نکاح جو ہوا تو یہ بار مقرر ہوا ہے. میں یہاں پر ایک بات سمجھانا چاہتا ہوں, بہت سارے دیہاتوں میں جو اہم حضرات نے نکاح پڑھاتے ہیں تو دیہاتی لوگ جن کے ساتھ محبت کے نقطۂ نظر سے یہ کہتے ہیں کہ بس جو ہمارے مرد بھی ہے وہی ہے, کوئی رکھ دو, ہماری کوئی شرط نہیں ہے. اللہ کا مال ہے, اللہ کے نام پہ ہم نے دے دیا ہے, کوئی مکان, کوئی کوٹھی, کوئی کار, کوئی زمین, یہ ہوتے ہیں نا شرائط میں دانے, یہ کچھ بھی نہیں ہے, بس اللہ کا مال ہے, اللہ کے نام پہ بیٹی دے دی, جو ہمارے مرد بھی ہے وہ دے دیا جائے. تو میں خود اس بچپن کے زمانے میں جب میں علم میں نے حاصل نہیں کیا تو مجھے یاد ہے وہ قصے کہ لوگ کوئی کہتا تھا 23 درہم ہمارے پاس بھی ہیں, کوئی 11 درہم ہمارے پاس بھی ہیں, وہ جس وجہ سے ایمان میں آتے وہی ہمارے پاس. یاد رکھو دوستو, ہمارے پاس بھی 400 درہم ہیں, اور اس وقت کا درہم, اس وقت کا درہم 12 کی رات کا ہوتا تھا, جو ایک ہزاروں کی صورت میں وہ یہ مالیت بنتی ہے, یہ ہمارے پاس ہے. عقل مال 10 درہم سے کم نہیں ہونا چاہیے, کم از کم 10 درہم کی مالیت کا مارو, اس سے کام نہ ہو. یہ ایک الگ حدیث ہے, یہ ہمارے مال میں نہیں ہے 10 درہم مال. زیادہ سے زیادہ مال اپنے خوف کے لحاظ سے مشورہ کیا جائے, اور لڑکے کو دیکھ کر مال کی مالیت رکھی جائے. ویسی ایشور کی خاطر کہ 5 لاکھ روپیہ مہر طے کر دیا جائے, لڑکی 5 ہزار روپئے تنخواہ پوری زندگی ادا نہیں کر سکتا. اور ایک اور بات بتانا چاہتا ہوں, یہاں پر حضرت علی رضی اللہ تعالیٰ کے پاس کچھ بھی نہیں تھا, یہاں پر بھی ماہر معجل, ماہر معجل کی بات ہو سکتی تھی کہ کوئی بات نہیں, علی نکاح کر دیتے ہیں, رخصتی کر دیتے ہیں, جب ہو جائیں گے تو جب دے دینا مہر. اس کو ماہر معجل معجل حمزہ کے ساتھ کے بعد میں لے لے, بعد میں حمزہ کے ساتھ وہ نکاح بعد میں بھی معجل معجل لے کر ہوئے علی نہ حمزہ. یہاں پر یہ بات ہو سکتی تھی, تو شرط کس کے اندر تھوڑی سی گنجائش ہے دوستو, لیکن بات یہ ہے دوستو عصمت یہ نہیں ہے, اصل سنت یہ نہیں ہے کہ شادی اب ہو جائے, رخصتی اب ہو جائے, نکاح اب ہو جائے, اور مہر یعنی شوہر کی خاطر آنکھوں میں رکھ دیا جائے, اور پھر یہ بتایا جائے کہ وہ مجبور ہو کر معاف کر دیتی ہے. علماء فتاوا نے کہا دوستو کہ مجبور ہو کر جو رواج بن جائے مہر کی معافی کا, وہ لڑکی اگر معاف کر دے معاف نہیں ہوگا. جیسے لڑکیاں اپنی وراثت بھائیوں کو چھوڑ دیں, رواج ہے چھوڑنے کا, وہ چھوڑی نہیں جائے گی, بھائی کی ذمہ لازم ہے اپنی بہن کا حق دے. اسی طریقے سے مہر مہر معاف چلے جب نکاح ہو جائے, اور کیا تیاری کرتا رہا یہ لڑکا آج تک کہ اس کے پاس مال کی رقم بھی نہیں ہے, تو نکاح کے بعد رخصتی سے پہلے مہر ادا کر دینا چاہیے. اصل سنت کیا ہے, اور تب یہ بات صلی اللہ علیہ وسلم نے بردن کو بعد جا کے لے لیا ہو, بیچو ہر بلد کی طرف سے دیکھو مدد ہوئی, کوئی ایک الگ بات ہے. مہر معجل ہے, جان رکھنا. بعض ائمہ کے نزدیک حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ یہ وصف نہیں ہے, بعض ائمہ کے نزدیک مہر نہ ساتھ اس زمانی زندگی گزار رہے ہیں وہ گناہگار ہو رہے ہیں. بے شک اس میں مانے آزم کا مسئلہ نہیں ہے کہ تھوڑا دیر سے دیکھ سکتا ہے دینے کا اگر ارادہ ہو, لیکن بار بار ان تمام جنگلوں سے بچنے کے لیے ماں اتنی مقدار میں ہو جتنا لڑکی کی گنجائش اور برداشت میں ہو, اور نکاح کے وقت مہر ادا کر دیے, رخصتی سے چاہے دے دیا جائے, رخصتی بھی دے دیتے ہیں. ایک عربی زبان میں مختصر مہر کا لفظ بھی آیا ہے, بعض حضرات نے اس کو مہر سمجھ لیا جب شوہر کی پہلی ملاقات ہوتی ہے نکاح کے بعد بیوی کے ساتھ, تو عرب وہ اس وقت کچھ نہ کچھ ہدیہ دے دیتے تھے بیوی کو, پہلی ملاقات پر انگوٹھی دے دی یا کوئی ایسی چیز دے دی, تو اس کو بھی مہر صغیر سے تعبیر کیا جاتا ہے, لیکن وہ نکاح والا مہر نہیں ہے, وہ آدمی کی اپنی خوشی کی بات ہے, کوئی پیسے دے دیتے ہیں کوئی چیز دے دیتے ہیں, بھارت کے لیے ذرا شریعت سے اس کا بھی ثبوت ہے. شوہر کے صغیر ہونے کا نئی نئی دلہن کو اندازہ ہو جائے گا کہ اتنا وہ نہیں ہے وکیل کہ کس کس کے زنجیر میں لگاتا ہے پیسے کو, ماں الگ دے دیا کپڑے الگ دے دیے اور پہلی ملاقات پر بھی ہدیے دے رہا ہے. حضرت علی رضی اللہ عنہ کا نکاح ہوا حضرت فاطمہ رضی اللہ عنہ کے ساتھ, اور اس جگہ پہ چونکہ فاطمہ بھی گھر کی اور علی بھی گھر کی, آپ نے دو چکیاں دی, دو چکیاں ایک مشکیزا ایک بستر, دو چاچے یہ حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کو نبی کے پاس صلی اللہ علیہ وسلم نے ہدیہ دی. یہ جائز نہیں ہے ہدیہ دیا جائے, اور جو رقیہ کا ہوا منسوخ کا ہوا کچھ بھی نہیں دیا جائے, اس لیے کہ یہ ایک ہی گھر ہے اور اسی میں ترتیب دینی ہے, آپ ان کا نظام چلانا ہے. پھر حضرت علی کو کہا کہ دیکھو اب بھائی بھی ہو بیٹے بھی ہو, میرے وجہ کتنے ہیں آپ کو معلوم ہے, تو آپ کو ایک کرائے کے اوپر مکان دے دو اور میری بیٹی کو جاؤ دے جاؤ ساتھ اس کرائے والے مکان میں رہو, حضرت علی اس کے نام کرا دو پھر کرائے والے مکان میں. بہرحال حضرت علی رضی اللہ عنہ کا اس کے بعد کارنامہ کہ غزوہ خیبر میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ کلا فتح نہیں ہو رہا, صبح انشاءاللہ فتح ہو جائے گا, میں جھنڈا اسی کو دوں گا, وہ اللہ کا بھی محبوب ہے میرا بھی محبوب ہے, وہ اللہ سے بھی محبت کرتا ہے مجھ سے بھی محبت کرتا ہے, میں ایسے شخص کو صبح جھنڈا دوں گا کہ اللہ کے عزت سے اللہ کے عزت سے اللہ اس خیبر نکلے کو فتح کرا دیں گے اس کے ہاتھ سے. صحابہ کرام رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ساری رات ہم دعائیں کرتے تھے یہ فضیلت ہمیں نصیب ہو جائے کہ وہ اللہ کا بھی محبوب ہے پیغمبر کا بھی محبوب ہے, اور وہ اللہ کو اور پیغمبر کو بھی محبوب سمجھتا ہے, اس کے ہاتھ میں جھنڈا دوں گا اللہ وہاں کا اپنے مزدو عزت سے اس کے ہاتھ سے یہ خیبر بندرہ فتح کرا دے. سارے رات صحابہ دعائیں کرتے رہے کہ یہ سعادت ہمیں نصیب ہو. جب صبح ہوئی تو آپ نے فرمایا علی جو تو آپ کی طالب کہاں ہے, تو بولے گا حضور وہ بیمار ہے ان کی آنکھیں خراب ہیں اور میں حاضر کروں. آپ نے لواب دام حضرت علی رضی اللہ تعالیٰ عنہ کی آنکھوں میں لگایا, اسی وقت شفا نصیب ہو گئی. حضرت علی فرمایا کرتے تھے پہلے جتنی آنکھوں میں روشنی تھی لواب دام ہر کے بعد کہیں کتنی زیادہ ہو گئی, اور مرتے تک نگاہ میں نظر کمزور نہیں ہوئی. رسول پاک صلی اللہ علیہ وسلم کی تھوک مبارک کا یہ اثر تھا. بہرحال جب صبح ہوئی حضرت علی رضی اللہ تعالیٰ عنہ نے طریقہ پوچھا کہ میں فوراً جہاد کرنا شروع کر دوں یا پہلے تبلیغ کروں, تو اسی موقع پہ آپ نے فرمایا کہ علی آپ کی تبلیغ سے اگر ایک شخص بھی مسلمان ہو گیا تو کتنے سو پونڈوں کے دینے کے مقابلے میں بہت زیادہ بہتر ہے, میں قتلوں کے تال کے لیے نہیں آیا لوگوں کو اسلام کی روشنی دینے آیا ہوں, اچھی بات ہے کہ لوگ مسلمان ہو جائیں. بارہ تبلیغ ہوئی کوئی مسلمان نہیں ہوا, پھر جہاد شروع ہوا اور اللہ نے حضرت علی رضی اللہ تعالیٰ کے برکت سے آپ کی دعا سے فتح بھی ہوا اور فتح ہوا. حضرت علی رضی اللہ تعالیٰ ہر میدان میں رسول پاک صلی اللہ علیہ وسلم کے ساتھ تھے اور بہادری نے اپنی کے ساتھ ہو. سن 9 ہجری میں جب حضرت ابو بکر صدیق رضی اللہ عنہ کو آپ نے بھیجا مسلمانوں کا باپ لے کر ایران برادر میں مشرقین کا ہر دلیل اس کے خلاف بنا سکتا ہے. سن 10 ہجری جب شروع ہوئی تو خالد بن ولید کو رضی اللہ تعالیٰ عنہ آپ نے یمن کے علاقے کی طرف تبلیغ کے لیے بھیجا. جب تبلیغ کے لیے بھیجا تو اس سے کوئی بات بن نہیں رہی, تو پھر حضرت علی رضی اللہ تعالیٰ عنہ کو آپ نے بھیجا کہ آپ جائے اور سمجھائے. اور علی رضی اللہ تعالیٰ عنہ کی خصوصیات میں سے فن خطابت تھی, بات کو سمجھانا سمجھانا اور بڑے بڑے پیچیدہ مسائل کہ ان کو اس طریقے سے حل کر دیتے تھے کہ حل کرنے کے بعد سارے حضرات حیران ہو جاتے تھے کہ کس طریقے سے فیصلہ ہوا ہے. ان کو بھیجا, پھر میں بعض مسجد کے ذریعے سے جنت کے علاقوں کو جب تبلیغ کی تو کافی لوگ مسلمان ہو گئے اور ایک پوری جماعت تیار ہو گئی, خصوصاً قبیلہ ہمدان تو سارے ہی مسلمان ہو گئے. پھر سن 10 ہجری میں جب نبی پاک صلی اللہ علیہ وسلم گئے تو حضرت علی کو حکم ہوا غزوہ تبوک میں, حضرت علی رضی اللہ تعالیٰ کو آپ نے فرمایا کہ آپ نے مدینہ میں رہنا ہے, پیچھے نگرانی کرنی ہے, مسجد نبوی کر کے آپ نے نمازیں پڑھانی ہے. تو ہمارے درس میں بھی بات چل رہی ہے, لڑائی نہیں ہو سکی تھی لیکن آپ ایک مہینہ مقام تبوک میں ٹھہرے, روم کیسر کسرا یہ اکٹھے ہو گئے تھے مسلمان کو ختم کر دیں گے. تو حضرت علی نے کہا تو مجھے کیا بات کی ہے, سارے لوگ جہاد کے لیے جائیں تو میں ادھر جو کوئی باتیں کریں تو آپ نے کہا کہ نہیں کوئی باتیں کرے گا, انت بمنزلت ہارون بن موسیٰ ولکن لا نبی بعدی, آج تم اس طرح ہو جیسے موسیٰ علیہ السلام کو دور میں گئے اور پیچھے اپنے بھائی ہارون کو جانشین بنا کے گئے, آپ میرے جانشین ہو, لیکن یاد رکھو کہ ہارون نبی تھے, میرے علاوہ اور کوئی نبی نہیں, نہ میرے بعد کوئی نبی ہوگا. بار بار اللہ تعالیٰ سے لگے یہ حدیث مشہور ہے کہ آپ نے حضرت علی رضی اللہ تعالیٰ کو کہا کہ انت بمنزلت ہارون بن موسیٰ ولا نروانا کی لا نبی عبادی, کہ اس موقع پہ آپ نے اشارت فرمائی وہ نہیں رہنا چاہتے تھے, تو آپ نے کہا کہ آپ میرے جانشین ہو, خلیفہ ہو, میرے آنے تک آپ ادھر رہو جیسے ہارون حضرت موسیٰ علیہ السلام کی غیر موجودگی میں خلیفہ تھے, اور واپس آئے تو پھر موسیٰ علیہ السلام خود کو اسی مقام پہ دوبارہ قائد ہو گئے. جب آپ نے سن 10 ہجری میں حج کیا اور اعلان کیا کہ سب لوگ حج میں جمع ہو جائیں, آپ کا ایک حج مدینہ طیبہ کی طرف سے جس کو حجۃ الوداع کہا جاتا ہے, نبی پاک صلی اللہ علیہ وسلم نے حضرت علی کو بھیجا پیغام کہ آپ بھی ادھر سے ساتھیوں کو لے کے چلیں اور ساتھ اتنے اونٹ بھی لے کے آئے, کچھ 100 اونٹ آپ نے حجۃ الوداع کے موقع پہ ذبح کیے ہیں, ان میں سے کثیر تعداد بعد میں نہ ساری تعداد حضرت علی رضی اللہ تعالیٰ عنہ جمع سے لے کے آئے. بہرحال آپ کے پاس کچھ کپڑے دکھے تو وہاں کے لوگوں نے کچھ دیے یا بھرا, حضرت علی رضی اللہ تعالیٰ عنہ کی عجیب بات ہے, جب یہ میقات میں داخل ہونے لگے تو پتہ چلا کہ رسول پاک صلی اللہ علیہ وسلم مکہ مکرمہ میں حجۃ الوداع کے سفر میں پہنچ چکے. عجیب نیت کی قیام بعد قیام بعد لیا ہے, میری حج کی عمرے کی کوئی نیت ہے جو میرے نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نیت کر کے بھی سے داخل ہوئی, میری بھی کوئی نیت, جب آپ طواف کر رہے تھے تو آپ نے فرمایا کہ علی اب عمرہ ہو گیا آپ حلق کرا دو, تو با حضور آپ نے حلق نہیں کرایا, تو آپ نے فرمایا کہ سوکھ ہے حدیث والا بندہ حلق نہیں کراتا وہ آخر میں کرائے گا, تو بہادر میں نے بھی نیت یہ کی تھی کہ جو میرے نبی کی نیت ہے حج کی میرے بھی اسی حج کی نیت ہے. عجیب بات ہے, راست کی بات دیکھیں نا, اتباع سنت. اس موقع پہ حضرت علی رضی اللہ تعالیٰ کے پاس کچھ کپڑے جو آپ نے فرمایا تھا کہ ایک کو نہیں چھیڑنا, سرکار جس طرح تقسیم کا حکم دیں گے ایسے تقسیم کیے جائیں گے, وہ آپ تو عمرہ کرنے کے لیے آئے, پیچھے لوگوں نے وہ تقسیم دے دیے, وہ انہوں نے صحابی اب بننا ہے, یہ وہ لوگ ہیں مسلمان ہو چکے تھے حجۃ الوداع میں آپ کا دیدار کریں گے, اور میں جمعے نکال لیے وہ کپڑے نکال لیے کپڑے اللہ نے اس کے اجازت دی, جب رضی اللہ عنہ کو پتا چلا کہ وہ کپڑے کچھ نکال دیے ہیں اجازت کے بغیر، تو سب سے زبردستی کپڑے واپس کر کے دوبارہ جمع کیے کہ میں نبی پاک صلی اللہ علیہ وسلم کو کپڑے دوں گا اور پھر آپ جس طریقے سے جس کو دینا چاہیں وہ بچے کو. اس پر لوگوں نے کچھ باتیں شروع کر دی، ہوتے ہیں نا کچھ تیراکی. میں نے کہا کہ ابھی آگے صحابی بنے گے، باتیں شروع کر دی. نبی پاک صلی اللہ علیہ وسلم تک کی بات پہنچ گئی. آپ نے لوگوں کو سمجھایا کہ دیکھو عقیدہ کی اطاعت ضروری ہے، میری غیر موجودگی میں یمن سے آنے والے قافلے کے لیے امین حضرت علی جنہوں نے جو فیصلہ کیا ٹھیک کیا، آپ لوگ ایسی باتیں نہ کرو. اس وقت یہ جملہ ارشاد فرمایا تھا جو ہر جگہ میں آپ دیواروں پر لکھ کر لکھا ہوا دیکھتے ہو، من کنت مولاہ فعلی مولا. یہ بہت بڑا فتنہ ہو گیا تھا، لوگوں میں چھپکولیاں شروع ہو گئی تھی. حضرت علی نے ہم سے لباس واپس لے لیا، حضرت علی نے ہم سے ہوا لباس واپس لے لیا، تو آپ نے اس فتنے کو دبانے کے لیے کیا جو مجھے آپ سمجھتا ہے وہ علی کو بھی آپ سمجھے، جو مجھے سردار سمجھتا ہے وہ علی کو بھی سردار سمجھے، جو مجھ سے محبت کرتا ہے وہ علی سے محبت کرے، جو علی سے بغض کرے گا اس کا میرے ساتھ بھی بغض ہے اور اس کا اللہ کے ساتھ بھی ناراضگی کا اعلان ہے. کہ اس وقت کا جملہ ہے من کنت مولا فعلی مولا. اور اللہ بمنزلت ہارون بن موسیٰ غزوہ تبوک کے موقع پر ہے، حضرت علی رضی اللہ تعالیٰ نبی پاک صلی اللہ علیہ وسلم کے ساتھ رہنے کے ساتھ ساتھ ان کو یہ اعزاز نصیب ہوا کہ آپ کی مرض اور وفات کے زمانے میں آپ رہی تھے، اور جب آپ دنیا سے رخصت ہو رہے تھے آپ ساتھ تھے، پھر کفن تفن غسل بیوہ ہو کفن پہنانا، یہ ساری ذمہ داری حضرت علی حضرت عباس رضی اللہ تعالیٰ عنہ کی تھی. یہ سعادت کی حضرت علی رضی اللہ تعالیٰ عنہ کی، حضرت ابو بکر عمر عثمان رضی اللہ تعالیٰ عنہ کی خلافت کے بعد سن 35 ہجری میں جب حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کو شہید کر دیا گیا، اور امید نہیں تھی کہ ان کو شہید کیا جائے گا، حضرت علی کو بھی فتنہ ہے پر عثمان اجازت نہیں دے رہے، پل جائے گا خود ہی ختم ہو جائے گا. جب شہادت کی خبر مشہور ہو گئی تو وہاں بہت بسر کچی ہوئی اور بہت خواہ کے بعد میں بیان کر چکا ہوں حضرت عثمان علی رضی اللہ عنہ کی شہادت. اس کے بعد حضرت علی رضی اللہ عنہ خلیفہ ہو گئے سن 35 ہجری کی. بارہ خلفاء ثلاثہ کے بعد امت مسلمہ کا یہ اجماع ہے کہ حضرت علی رضی اللہ تعالیٰ عنہ سے بہتر کوئی نہیں، اور یہی خلیفہ مسلمان ہے، مسلمانوں کے خلیفہ ہے اور خلیفہ راشد چوتھے خلیفہ ہیں. لیکن فتنہ نے اتنا زور پکڑا ہوا تھا اس وقت کہ مشکل ترین ٹائم گزارا ہے حضرت علی رضی اللہ تعالیٰ عنہ. سن 40 ہجری میں کوفہ میں کوفہ کی مسجد میں جا نماز پڑھنے جا رہے تھے، عبد الرحمن بن ممجد نے ان کو شہید کیا، اور ایک روایت کے مطابق مقام نجف میں ان کی قبر روزہ مبارک ہے حضرت علی رضی اللہ عنہ. تقریباً 5 سال آپ کی حکومت ہے، اس حکومت میں بہت بڑے فتن سامنے آئے. سب سے پہلا فتنہ تو یہ اٹھا کہ محبان علی نے یہ نعرہ لگایا کہ علی سب کچھ ہے. ایک فتنہ اٹھا خوارج کا مبغض، جو اللہ سبحانہ اللہ حضرت علی رضی اللہ تعالیٰ عنہ کو دائرہ اسلام سے نکال سن، جو ایک محبان کو سمجھاتے تھے تو وہ سر پکڑتے تھے، جو ان کو سمجھاتے تھے تو یہ اٹھتے تھے کہ آپ کو صحیح طریقے سے مضبوط قوت نہیں حاصل ہونے کرنے دیے لوگوں نے. کوئی لوگ جو عثمان غنی رضی اللہ تعالیٰ عنہ کے خلاف ارد گرد بلوائی جو جمع تھے مصر سے آئے ہوئے باقی بولی کو جس طرح منافقین کی جماعتیں بھی اس طرح شروع ہو گئی کہ ایک جماعت نے حضرت علی رضی اللہ تعالیٰ عنہ سے درخواست کی گئی کہ آپ پہلے حضرت عثمان کے قاتلوں کو پکڑے اور ان کو قصاص دیں. انہوں نے کہا کہ مجھے مضبوط تو ہونے دو. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ حج پر گئی ہوئی تھی، جیسے ذی الحجہ میں شہید حضرت عثمان، کچھ لوگ ان سے جا کر ملے کہ حضرت عثمان کے خون کا بدلہ لینا ہے، انہوں نے بھی یہ مطالبہ کیا، اور وہ مدینہ میں فتنہ تھا وہ بصرہ کی طرف چلی گئے جس کو جنگ جمل کہتے ہیں. کوئی جنگ کی صورت نہیں تھی، سر اس کے کوئی ارادہ نہیں تھا، जमाली और जमशू ये देखो जमाल जमाली स्त्री का क्या करता है स्त्री का रजी अल्लाह तआला ऊंट के ऊपर सवार और ऊंट एक जख्मी हुआ हर जांच स्त्री का था तो हर स्त्री रजी अल्लाह तआला खुद दुआ कुर्सी करने के लिए हाल कल्याण करने के लिए अम्मी आयशा के पास आए कि हमारा कोई इरादा नहीं था दरमियान में ये मजाक नहीं है जब तक था 13,000 मुसलमान सहाबा इकराम रजी अल्लाह तआला इसमें शहीद हो गए फिर उसके बाद हजरत अली मुआविया रजी अल्लाह तआला ने यही मुताबिक किया कि ये बाकी सर उठाते उठा रहे हैं मसीह अगर उस्मान गनी के कातिलों को पहले सजा दी जाए तो यही वो काम था किस तरीके से दी जाए कि उसमें भी कोई जंगबंदी जंग का इरादा नहीं था और रात को जब शुरू हो गई तो मुनाफिकी ने तीर बरसाने शुरू कर दिए बहरहाल उसने जंग हुई पर हजरत मुआविया रजी अल्लाह तआला की तरफ से कुरान मजीद सामने खड़े किए गए कि अल्लाह बिल्ला हमारा कोई इरादा जंग का नहीं है तो जो हजरत अली रजी अल्लाह तआला के इर्द गिर्द मुनाफिकी थे वो कहने लगे कि ये वैसे आग बना रहे हैं कुरान को इनका जंग बंदी का इरादा नहीं है दो बन रहे बहरहाल अली रजी अल्लाह तआला उनकी बात को नहीं माना और वो जंग बंद हुई लेकिन मुसलमानों का नुकसान बहुत हुआ और उस्मान गनी रजी अल्लाह तआला ने दोस्तों उस वक्त कहा था कि मुझे शहीद न करो मेरी शहादत के बाद ये तलवार तुम्हारी आपस में चलेगी कुफार के मुकाबले में नहीं चलेगी और अली रजी अल्लाह तआला का ये पास सारा कहो कि इसमें एक इंच भी कुफर की जमीन फतह नहीं हुई आपस के अंदर ही जहां एक जंग सही हुई वो जंग जो खवारिज के खिलाफ हुई जो हर गाली रजी अल्लाह तआला को लोग फैज बिल्ला दार इस्लाम से खारिज समझते थे तो उनके खिलाफ जंग हुई और उनकी सबको भी सही हुई कि ये फितना जो खवारिज का जिन्होंने ये नारा लगाया था जब जंग में शुरू की बात हुई तो ये कहते थे इन्हें हुक्म इल्ला लिल्लाह इन्हें हुक्म इल्ला लिल्लाह आप ये हकम की बात नहीं मानते जिद्द की बात नहीं मानते अल्लाह की बात मानते हैं और अली ने कहा कुरान मजीद में खुद कहा हुआ है कि जब ये अमीर में झगड़ा हो जाए तो दोनों तरफ से खत्म होकर रखता हो खत्म की तो इजाजत है सारा मुनाफिकीन उस वक्त से थे उमर फारूक रजी अल्लाह तआला के दौर में उनके इंतजामी इंतमाम से वो दबे रहे और उस्मान गनी रजी अल्लाह तआला ने इस शुरू दौर में तरतीब ठीक थी आखिर में उन्होंने वो मुनाफिकीन और वो बागियों ने उस्मान गनी रजी अल्लाह तआला को शहीद किया खवारिज को जब हजरत अली रजी अल्लाह तआला ने खूब सरतों में दी और टूटा बदल दिया ये एक सहाबी रसूल दामाद रसूल नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की जिनके बारे में इतने बचाते हैं उनको लोग ये दार इस्लाम से खारिज समझते हैं बहरहाल एक दो फैसले हजरत अली रजी अल्लाह तआला से तासीर तौर पर क्यों भी हुए कि आपने बालों को चलाया वो जो ज्यादा मुखलिस थे मुहिब्बे मुहिब के अली खुदा है मुश्किल खुदा है ये बात सहाबा इकराम ने समझाया कि ये फैसला जलाने का जायज नहीं है आपकी हदीस मौजूद है कि जलाने जायज नहीं लेकिन जब उन बदबख्तों को जब जलाया उनकी शिर्क की वजह से तो कहने लगे पहले तो फिर भी शक था कि अली खुदा है कि नहीं लेकिन आपका अजाब तो खुदा ही देता है अब यकीन हो गया अली खुदा इस अजाब पर भी जिसके दिलों पर मोहरें लगी हुई हों वो इन खवारिज ने प्रोग्राम बनाया जिसमें तीन बंदों की आपस में मीटिंग हुई तलाक बिन अब्दुल्ला अमर और अब्दुल रहमान बिन मुंजिर ये तीन शख्सों को मुसलमानों के तीन लीडरों को कत्ल करो फिर मजे करो उस वक्त तीन बड़े शख्स हजरत अली रजी अल्लाह तआला हजरत अमीर मुआविया और अमर बिन आस रजी अल्लाह तआला आते तलाक ने कहा मैं अब्दुल्ला ने कि मैं अमीर मुआविया को कत्ल करूंगा और अमर ने कहा कि मैं अमर बिन आस को कत्ल करूंगा अब्दुल रहमान बिन मुंजिर ने कहा कि मैं हजरत अली रजी अल्लाह तआला को कत्ल करूंगा शहीद करूंगा और तीनों ने तारीख तय की कि एक तारीख में कत्ल किए गए वरना अगर एक को मारोगे तो दूसरे फिर तुम्हें नहीं छोड़ेंगे चुनाचे 17 रमजान को यह प्रोग्राम तय हुआ हजरत अली रजी अल्लाह तआला और सलाम जैसे रोजा बंद करके जा रहे थे और अस्सलात अस्सलात क्यों आप कह तरीका था ये शख्स रास्ते में चुप हो गया अब्दुल रहमान बिन मुंजिर इसने हजरत अली रजी अल्लाह तआला को शहीद किया और वो दो शख्स कामयाब नहीं हुए जो अरबी माविया और अमर बिन आस रजी अल्लाह तआला को कत्ल करने वाले थे आप सल्लल्लाहु अलैहि वसल्लम ने बशारत एक दफा फरमाया कि अली आपका मकाम हजरत ईसा की तरह है जैसा कि हजरत ईसा अलैहि सलाम व सलाम मुशावरत अहवाल की आपकी मुशावरत अहवाल की हजरत ईसा अलैहि सलाम میں سب سے بڑی بدبخت تلواریں ہیں. ایک وہ تلوار جس نے حضرت صالح علیہ السلام کی اونٹنی کو ایک اور کاٹے دیا اور وہ بدبخت ہلاک ہو گیا, وہ شہید ہوا. اور ایک وہ تلوار ہوگی بدبخت اور مارنے والا بھی بدبخت ہوگا جو ہے آپ کی ناری کو خون سے آلودہ کر دے گا.